अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ आउने गर्छ हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 363 333 को नंबर में स्वागत करने गर्दछु र हामीले बजाउने लोक भाका मार्फत तपाईं आफन्तजन घर परिवार लगायत तपाईंका संपूर्ण प्रियजन मित्रहरुलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नंबर खुला गरिसकेका छौं 0556 363 333 0556 363 332 को बाट हामीले खुला गरिसकेका छौं। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इशारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौं। हजुर नमस्कार। नमस्ते सर। को बोल्दै हुनुहुन्छ? पर्सादेखि दिल तामाङ। कहाँदेखि भन्नुभयो रे? कोराकदेखि। अनि दिल दिस सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? यतातिर चाहिँ थोरै थोरै भए पनि पानी परेको थियो आज, अनि त्यही भएर मैले सोधिहालेको, त्यतिर पानी परेको छ कि छैन? अनि कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। त्यसपछि मेरो बहिनी निरु, मिनु, मेरो बाबा मम्मीहरू, मेरो भाइलाई। हजुर हजुर। मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ दिलजी, छुट्टिन्छु, फेरि माया नमार्नु होला। नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट दिल तामाङ आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ। मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भन्ने इशारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट शुक्लाल लामा। शुक्लालजी सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? हजुर अनि शुक्लालजीले खाना खाइसक्नु भयो? हाम्रो चाहिँ भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। हजुर हजुर। अनि मेरो दादाको छोरा अनि सुजन लागि। हजुर। अनि राम अनि दिदी अनिता। हुन्छ शुक्लालजी, अहिले भने छुट्टिन्छु, माया नमार्नु होला। नमस्कार। नमस्कार दादा। यति बेला हुनुहुन्थ्यो कोराकबाट शुक्ला लामा आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। त्यसका लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 363 332 र 0556 363 333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इशारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कतिको रमाइलो अनुभव गरिरहनु भएको छ आज? आज र हिजोमा चाहिँ धेरै पछि पानी परिरहेको छ, कतिको रमाइलोको अनुभव गरिरहनु भएको छ? ठिकै, त्यस्तो हानि नोक्सानी पुर्याउने पानी त परेको छैन नि? ठिक ठिकै पानी परिरहेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद। प्राविधिक दादाको लागि, अर्पण होलिनी लागि, अनि मेरो साथीहरू अघि कोराकबाट सुखलाल तामाङको लागि, अनि मेरो साथीहरू अशोक प्रजल कुमार प्रवीण, अनि मेरो दाई भाउजू लागि, घर परिवारको लागि, अनि मेरो सम्झना दिदीलाई, रूपचन्द भन्ने चिने नचिने सम्पूर्णलाई दादा। हुन्छ रूपचन्दजी, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट रूपचन्द तामाङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। अब पनि एउटा रमाइलो भाका सुन्ने बेला भएको छ। रामजी खाँड र सम्झना लामी छानेको रमाइलो गीत रहेको छ यो, फुल फुलेर पयाले भयो। अब क्रममा तपाईँको लागि मार्ने जस पनि हरायो, फुल फुलेर पयाले भयो, फुल फुलेर पयाले भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालै भयो, उस पनि हरायो, आँखी मार्ने जस पनि हरायो, फुल फुलेर पयाले भयो, फुल फुलेर पयाले भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालै भयो, फुल फुलेर पयालै भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालै भयो। सँगै कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 MHz, अनि हामी कार्यक्रम अर्पण शुभ साँझमा छौँ। कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556-63-332 र 0556-63-333 नम्बर हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक साटबाट दोर्जे तामाङ। दोर्जेजी सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? राम्रै छ, यस्तो बेठिक त केही पनि भएको छैन नि। अनि दोर्जेजी तपाईँ के गर्नुहुन्छ? कुन लेभलमा पढ्नुहुन्छ? कति क्लासमा पढ्नुहुन्छ भनेको मैले? 8 क्लासमा पढ्नुहुन्छ। अनि पढाइ कस्तो छ तपाईँको? ठिक ठिकै मात्रै ए। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? धन्यवाद। अनि मेरो बाल्यकालदेखि मिल्ने साथी सोनाम तामाङ, अनि मेरो भाइ भौती घलान, अनि सोनाम तामाङको दिदी पार्वती घलान, मनिषा घलान, हुन्छ दुर्जेजी अहिले भने छुट्टिन्छौँ, माया नमार्नु होला, कार्यक्रममा आउँदै गर्नुहोला, नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराक साथबाट दोर्जे तामाङ आउनुभएको थियो कार्यक्रम अर्पण शुभ साँझको बसाइ लिएर हामी हरेक दिन आउने गर्छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको व्यस्ततालाई थोरै भए पनि मेटाउनको लागि, थोरै भए पनि मनोरञ्जन दिनको लागि हामी मिठा मिठा भाकाहरू बजाउने गर्दछौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि के भन्नुभयो अरे? अनिसा लामा। अनिसाजी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ। अनि त अनिसाजी तपाईँ के गर्नुहुन्छ? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? धन्यवाद। हजुर हजुर हुन्छ अनिसाजी, माया नमान्नु होला, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट अनिसा लामा आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333 को नम्बर खुल्ला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, पदमपुरबाट सर अधिकारी होइन, कहाँबाट भन्नुभयो? पदमपुरबाट अञ्जना गवा। ठ्याक्कै ठेगाना चाहिँ मिल्यो, नाम चाहिँ अलिकति मिस्टेक गयो कि? के भन्नुभयो? पदमपुरबाट अञ्जना घलान। अञ्जना घलान, अनि अञ्जना चाहिँ सुनाउनुहोस्, हाम्रो फर्स्ट टाइम कुराकानी हुँदैछ। हुन्छ कार्यक्रम, अनि अञ्जनाजी तपाईँ के गर्नुहुन्छ? बसी बसाइ मात्रै? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम तपाईँलाई धन्यवाद, अनि मेरो घर परिवार सबैलाई, अनि फोन उठाउने दादालाई, हजुर हजुर, अनि यहाँ भएको मेरो भाइ दिदीलाई, अनि मिनालाई, हजुर हजुर, अनि शमशेरलाई, अनि शङ्कर मामालाई, हजुर हजुर, अनि मेरो मलाई माया गर्ने घिरानी अब सबैलाई। हुन्छ अञ्जनाजी, माया नमार्नु होला, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला हुनुहुन्थ्यो अञ्जना घलान, पदमपुरबाट आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। अब भने एउटा मिठो भाका सुन्ने बेला भएको छ, रामजी खाँड र मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको भाका, तिमी लाइटर म भएको चुरोट धुवाँसरी फैलेछ कुरो त, अबको क्रममा तपाईँको लागि। मायाले मेटेको तिमी र म लुकेरै भेटेको थाहा पाएछन् गाउँमा, तिमीलाई धर्म भएको छुरो त धुवासरी फैलेछ कुरो त, तिमीलाई धर्म भएको छुरो त धुवासरी फैलेछ कुरो त, लौ धुवासरी फैलेछ कुरो त। लाइटर म भएको चुरोटा धुवासरी भैलेस कुरो त रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको भाका सुन्यो। अझै पनि हामीसँग एउटा भाका छ, तपाईँ त्यो भाकामा आफ्ना साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रम तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभर व्यस्ततालाई थोरै भए पनि मेटाउन, त्यो दिनभरको व्यस्ततालाई थोरै भयो भने त्यो थकानबाट चाहिँ थोरै भए पनि मनोरञ्जन दिनको लागि हामी मिठा मिठा भाकाहरू बजाउने गर्छौँ, सधैँ अर्पण शुभ साँझ लिएर आउने गर्छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट को बोल्नु भयो रे? अलि मैले तपाईँको स्वर चाहिँ सानो सुने, टेलिफोनमा सायद गडबडी होला। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो रे? चण्डी भन्ज्याङबाट। नाम तपाईँको? बेनिसा। बेनिसाजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? ठिकै छ। अनि बेनिसाजी तपाईँ के गर्नुहुन्छ? बसी बसाइ गर्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? हुन्छ बेनिसाजी, माया नमार्नु होला, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट बेनिसा, राम्रो कुराकानी गर्न सकिनौ सायद टेलिफोनको गडबडीको कारणले होला, तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी चारबाट रन्जु लामा। रन्जुजी सुनाउनुहोस् जुटपानीतिरको नयाँ नौलो खबर के छ? सबै ठिक छ दादा। रन्जुजी तपाईँ के गर्नुहुन्छ? बसी बसाई मात्रै? अनि अर्पण शुभ साँझ चाहिँ कतिको सुन्नुहुन्छ नि? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो बुवा मम्मी सिमलघारीमा बस्ने चन्द्रबहादुर गोले, अनि कोरामा बस्ने मेरो राजकुमार भाइलाई, अनि रन्जु भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई, रन्जु लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ रन्जुजी, माया नमान्नु होला, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो जुटपानी चारबाट रन्जु लामा आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। अब बजाउने गीत मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि बिचमा अलिकति टेलिफोनको गडबडको कारणले फोन काटिएको छ, होइन केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 63 333 र 0556 63 332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म टाढीबाट कुशल सुटारबाट। टाढीबाट कुशल भन्नुभयो? कुशल सुट हाउसबाट सुन्दर अधिकारी। के अधिकारी भन्नुभयो रे? सुन्दर अधिकारी। सुन्दर, कतिको सुन्दर हुनुहुन्छ तपाईँ? हजुर खै राम्रै छु, त्यो सुन्दर जस्तै छु छन् नि। अनि सुन्दरजी तपाईँ चाहिँ दिनभरि काममै व्यस्त हो? हजुर एकदम व्यस्तै हो। काममै व्यस्त हुनुहुन्छ, अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? एकदम रेडियो अर्पणमा आउने नि गरेको छु, सुन्ने नि गरेको छु। आउने नि गरेको छ, अब सधैँ आउनु पर्यो, माया मार्नु भएन नि। हजुर हजुर। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? कुशल स्विट हाउस भनेर सबै चिन्ने सबैको लागि र हजुर मेरो सम्पूर्ण मलाई सुन्दर अधिकारी कुशल स्विट हाउस भन्ने चिन्ने सबैको लागि। हुन्छ सुन्दरजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। अब पनि कार्यक्रमको यति बेला हुनुहुन्थ्यो टाढीबाट सुन्दर अधिकार आउने भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्थ्यो तर पनि के गर्ने, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भन्ने इसारा पाएको छु। भोलि फेरि पनि तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छौँ। आज आउनुभयो, आज फोन गर्नु साथीहरू कोराकबाट दिल तामाङ, कोराकबाटै शुक्लाल लामा, कोराकबाटै रूपचन्द तामाङ, कोराक साथबाट दुर्जे तामाङ र कोराकबाट अनिसा लामा, पदमपुरबाट अन्जान घलान, चण्डी भन्ज्याङबाट बेनिसा, जुटपानी चारबाट रन्जु लामा र अन्तिममा आउनुभएको थियो सुन्दर अधिकारी आउनुभएको थियो टाढीबाट। र कार्यक्रममा आउने, फोन गर्ने र फोन गर्न प्रयास गर्ने सम्पूर्ण श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै यति बेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुहुने तपाईँलाई पनि विशेष आभार प्रकट गर्दै मेरो आवाजलाई रेडियो शीर्षमा पुर्याउने प्राविधिक मित्र विष्णुलाई पनि विशेष धन्यवाद दिँदै यो पृष्ठभूमिमा बजिरहेको आवाजलाई तपाईँमा छोड्दै म दिवस मगर पनि बिदा हुन्छु। हस्त नमस्कार, सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 MHz। रेडियो अर्पण 104.5 MHz।